This lovely song is brought to you by www.rockta.net. पता मिसल बैल ले दे हुआ पचा मिसल बैल ले दे हुआ पचा मिसल बैल ले दे औकना पता मिसल बैल ले दे औकना पता मिसल बैल ले दे हुआ पचा मिसल बैल ले दे بيام مثل بيل ليدي او كنا او كنا بتا مثل بيل ليدي او كنا او كنا بتا مثل بيل ليدي او يا بتا مثل بيل ليدي او يا بتا مثل بيل ليدي او كنا بتا مثل بيل ليدي आओ कना पता मिजल बेल ले दे हुआया पचा मिजल बेल ले दे हुआया पचा मिजल बेल ले दे आओ कना पता मिजल बेल ले दे आओ कना पता मिजल बेल ले दे हुआया पचा मिजल बेल ले दे।